जला घर से तो ज़ैनब ये पुकारी, ताबूत जला घर से तो ज़ैनब ये पुकारी, एक बार मुझे बाबा का दीदार करा दो। सबर बहन आपे कुर्बान हो भाई, एक बार मुझे बाबा का दीदार करा दो। ताबूत चला घर से तो ज़ैनब ये पुकारी, एक बार मुझे बाबा का दीदार करा दो। ये दाग यतीमी का न सह पाऊंगी भैया, बिन बाप के जिंदा नहीं रह पाऊंगी भैया, बिन बाप के जिंदा नहीं रह पाऊंगी भैया। देती हूँ तुम्हें खालिक अकबर की दुहाई, एक बार मुझे बाबा का दीदार करा दो। ताबूत चला घर से तो ज़ैनब ये पुकारी, एक बार मुझे बाबा का दीदार करा दो। दिल गम से फटा जाता है आंखों में नहीं नूर, कुलसुम तड़पती है तो अब्बास है रंजूर, कुलसुम तड़पती है तो अब्बास है मंजूर। मानो ये मेरी बात के ज़ैनब है दुआई, एक बार मुझे बाबा का दीदार करा दो। ताबूत चला घर से तो ज़ैनब ये पुकारी, एक बार मुझे बाबा का दीदार करा दो। मानो ये मेरी बात के ज़ैनब है दुआई, एक बार मुझे बाबा का दीदार करा दो। ताबूत चला घर से तो ज़ैनब ये पुकारी, एक बार मुझे बाबा का दीदार करा दो। अम्मा है नहीं सर पे न अब बाप का साया, ये कैसी मुसीबत की घड़ी आई खुदाया, ये कैसी मुसीबत की घड़ी आई खुदाया। अब्बा जरा रोक लो बढ़ कर ये सवारी, एक बार मुझे बाबा का दीदार करा दो। ताबूत चला घर से तो ज़ैनब ये पुकारी, एक बार मुझे बाबा का दीदार करा दो। बाबा तो मेरा सारे जमाने का वली है, महबूब खुदावंद है दामाद नबी है, महबूब खुदावंद है दामाद नबी है। किस जुर्म में जालिम ने है तलवार लगाई, एक बार मुझे बाबा का दीदार करा दो। ताबूत चला घर से तो ज़ैनब ये पुकारी, एक बार मुझे बाबा का दीदार करा दो। सजदे में किया कत्ल मोहम्मद के वसी का, क्यों खून बहाया है इमामे अजली का, क्यों खून बहाया है इमामे अजली का। है बिन मुलजिम को जरा शर्म न आई, एक बार मुझे बाबा का दीदार करा दो। تابوت چلا گھر سے تو زینب یہ پکاری، ایک بار مجھے بابا کا دیدار کرا دو، جبریل کا استاد محمد کا وفادار، لو چل بسا دنیا سے زمانے کا مددگار، لو چل بسا دنیا سے زمانے کا مددگار، کوفے میں ہر ایک سمت گھٹا غم کی چھائی، ایک بار مجھے بابا کا دیدار کرا دو، تابوت چلا گھر سے تو زینب یہ پکاری، ایک بار مجھے بابا کا دیدار کرا دو، رخ کر کے بقیا کی طرف بولی وہ غم خوار، کیوں آل محمد ہے مصیبت میں گرفتار، کیوں آل محمد ہے مصیبت میں گرفتار، اماں میرے بابا کو یہ کیسی اجل آئی، ایک بار مجھے بابا کا دیدار کرا دو، تابوت چلا گھر سے تو زینب یہ پکاری، ایک بار مجھے بابا کا دیدار کرا دو، اب کون یتیموں کا خبر گیر بنے گا، محتاج کا لاچار کا دلگیر بنے گا، محتاج کا لاچار کا دلگیر بنے گا، کونین کے مختار سے ہوتی ہے جدائی، ایک بار مجھے بابا کا دیدار کرا دو، تابوت چلا گھر سے تو زینب یہ پکاری، ایک بار مجھے بابا کا دیدار کرا دو، یہ کہہ کے عظیم ہو گئی بے ہوش وہ مضطر، میں جی کے کروں کیا جو نہیں حیدر صفدر، میں جی کے کروں کیا جو نہیں حیدر صفدر، اس بین سے کلثوم پہ غش ہو گیا تاری، ایک بار مجھے بابا کا دیدار کرا دو، تابوت چلا گھر سے تو زینب یہ پکاری، ایک بار مجھے بابا کا دیدار کرا دو، سو بار بہن آپ قربان ہو بھائی، ایک بار مجھے بابا کا دیدار کرا دو۔